जानो रहे झै लाग्दछ नदेखे पानी भेट साधै साधै भए झै लाग्दछ चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ पवन भएर मिरमिरे आममा ओ शीतल दिन छौ पवन भएर मिरमिरे आममा मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा संगीत तिम्रो हरेक तन्तुमा आशाको दियो आफै नै बल्छ अन्धारोको नामा चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ हजार खोजे त्यो रूप हेर्न पाउँदै पाइन हजार खोजे त्यो रूप हेर्न पाउँदै पाइन मायाले छुने हात छान्न खोजे समाउन सकिन भनिदियो आज कोह तिमी मैले त जानिन बिरङ्गी रूप हेरेर आउने तिमीलाई चिनिन चिनारी हाम्रो धेरै पुरानो रहे झैला